नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। द्वन्द्वकालीन मुद्दाका विषयमा सहमति खोज्न प्रमुख दलहरूको बैठक बस्दै संसदको आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक दर्ता हुने। श्रमिकको सुरक्षालाई उद्योगी व्यवसायले महत्व नदिँदा व्यवसाय जन्य रोगको जोखिम बढ्दै बलियो नीति र कानून नहुँदा समस्या। भारतको 12 राज्यमा 5औं चरणको लोकसभा चुनाव जारी। एक पूर्व प्रधानमन्त्री सहित पूर्व मुख्यमन्त्री र थुप्रै केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा। र आइपिएलको पहिलो खेलमा कोलकाता नाइट राइडर्सद्वारा मुम्बई इन्डियन्स पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। फुजेल घटना लगायत द्वन्द्वकालीन मुद्दाका विषयमा सहमति खोज्न प्रमुख दलहरूको बैठक बस्दैछ। सत्य निरूपण तथा मेलमिलाप आयोग गठन लगत्तै छुट्टै विशेष अदालत मार्फत मुद्दाको टुङ्गो लगाउने हिजो सैद्धान्तिक सहमति गरेका दलहरूले आज थप छलफल गरेर सहमति खोज्दैछन्। प्रधानमन्त्री सुशील कोइरालाले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भएपछि सशस्त्र द्वन्द्वका क्रममा भएका सबै खाले घटना त्यही आयोगलाई हस्तान्तरण गर्ने प्रतिबद्धता हिजो जनाउनु भएको छ। तर सरकारले पेश गरेको विधेयक मसुदामा अदालतमा विचाराधीन मुद्दामा आयोगलाई सिधै हस्तान्तरण हुने उल्लेख छैन। फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्याका आरोपित विरुद्ध चितवन जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ। एकीकृत माओवादीले तत्कालीन सरकारले अनुसन्धानबाट निर्दोष साबित गरी रिहा गरेकालाई फेरि पक्राउ गर्नु शान्ति सम्झौता भङ्ग गर्न खोज्नु भएको भन्दै सडक र सदन आन्दोलन गरिरहेका छन्। हिजो एकीकृत माओवादी अवरोधका कारण स्थगित व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ। आज दिउँसो 3 बजे बस्ने बैठकमा हिजो तय गरिएको कार्यसूची नै तय गरिएको छ। एकीकृत नेकपा माओवादीले अधिकारीको हत्या आरोपित विरुद्ध मुद्दा दर्ता गरिएको भन्दै अवरोध गरेपछि व्यवस्थापिका संसदको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। आज संसद बैठक नियमित सञ्चालन भए सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक दर्ता हुनेछ। आजको बैठकमा सरकारको तर्फबाट कानून मन्त्री नरहरि आचार्यले आयोग गठन सम्बन्धी विधेयक दर्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै बैठकमा सुरक्षा विशेष समितिको प्रतिवेदन पेश गर्ने र सार्वजनिक लेखा समिति गठन गर्ने प्रारम्भिक कार्यतालिका रहेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। प्रमुख दलहरूबीच फुजेल घटनालाई पनि आयोग मार्फत छुट्टै विशेष अदालतमा लैजाने सहमति भएकाले आजको संसदको बैठक चल्ने सम्भावना रहेको संसद सचिवालयका अधिकारीहरूले बताएका छन्। संविधान निर्माणका प्रक्रिया र नेतृत्वका विषयमा छलफल गर्न संविधान सभाका विशेषज्ञ समितिको बैठक आज बस्दैछ। आज संविधान सभाको विशेषगत समिति संविधान अभिलेख अध्ययन तथा निर्क्योल समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको बैठक बस्दैछ। दुईवटै समितिले समितिको सभापति चैन्द्र आगामी कार्यक्रमका विषयमा छलफल गर्नेछन्। निर्क्योल समितिले अघिल्लो संविधान सभामा भएका विषयलाई निर्क्योल गर्ने जिम्मेवारी पाएको छ भने व्यवस्थापन समितिले सभासदहरूको क्षमता अभिवृद्धिका विषयमा कार्ययोजना बनाउनेछ। श्रमिकको सुरक्षालाई उद्योगी व्यवसायले महत्व नदिँदा व्यवसाय जन्य रोगको जोखिम बढ्दै गएको छ। धेरैजसो उद्योगमा काम गर्ने श्रमिकका लागि सुरक्षाका उपाय नअपनाएकाले रोगको जोखिम बढ्दै गएको ट्रेड युनियन महासङ्घ जेफन्डका उपमहासचिव जनक चौधरीले बताउनुभयो। उद्योगीहरूले श्रमिकलाई रोगको जोखिमबाट जोगाउन मास्क, एप्रोन, हेलमेट, पन्जा जस्ता सुरक्षाका सामग्री समेत नदिने भएकाले समस्या देखेको उहाँले बताउनुभयो। श्रमिकको सुरक्षाका लागि खर्च गर्ने रकमलाई खर्च नभई लगानीका रूपमा लिनुपर्छ भन्ने कुरामा उद्योगी व्यवसायी सहमत हुन नसकेका चौधरीले बताउनुभयो। श्रमिक सुरक्षित भए उत्पादन र उत्पादकत्व बढ्छ, कुनै झमेला वा जोखिम हुँदैन भन्ने कुरामा व्यवसायी सहमत नभएसम्म श्रमिक सुरक्षित हुन नसक्ने उहाँको भनाइ छ। व्यवसायजन्य रोग र दुर्घटनाका विषयमा बलियो नीति र कानून नहुँदा पनि समस्या देखिएको छ। श्रम सम्बन्धी ऐन 2048ले जोखिमयुक्त कार्यथलोको सुरक्षाको लागि व्यवस्था गर्नुपर्छ भन्ने व्यवस्था गरे पनि बाध्यकारी कानूनी व्यवस्था नहुँदा पनि श्रमिक जोखिममा पर्ने र उनीहरूले क्षतिपूर्ति नपाउने अवस्था छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर व्यवसायजन्य रोग श्रम सम्बद्ध मृत्युको मुख्य कारण नै बन्दै गइरहेको छ। विश्वभर वर्षेनी 23,40,000 श्रमिकको कामका सिलसिलामा ज्यान जाने गरेको छ, जसमध्ये व्यवसायजन्य दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या 3,21,000 रहेको छ भने बाँकी श्रमजन्य र त्यसका कारण लाग्ने विभिन्न रोगका कारण ज्यान गुमाउनेको संख्या रहेको छ। काम गर्दा हुने दुर्घटना न्यूनीकरणका लागि श्रम विभाग अन्तर्गत व्यवसायजन्य स्वास्थ्य सुरक्षा आयोजना निर्माण गरिएको छ, तर श्रमिक सुरक्षाका लागि प्रभावकारी काम हुन सकेको छैन। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, अधिकारी दम्पतिको अनसन तोड्ने जिम्मा वरिष्ठ पत्रकार एवं नागरिक समाजका अगुवा कनकमणि दीक्षितले लिनुपर्ने कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए ठिकै हो, बी माग सम्बोधन नभएसम्म अनसन तोड्नुहुन्न, र सी माओवादीको पक्ष पोषण। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नोबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 9855061743। विदेशका समाचार, भारतको लोकसभा चुनाव अन्तर्गत 5औं चरणमा आज 12 राज्यका 121 सिटका लागि मतदान भइरहेको छ। यो लोकसभाको कुल सिटको झण्डै 22% हो। 5औं चरणमा 1 पूर्व प्रधानमन्त्री, 6 पूर्व मुख्यमन्त्री र थुप्रै केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा छन्। यसअघि 4 चरणमा 111 सिटका लागि मतदान भइसकेको छ। आज ओडिसाको विधानसभाको 77 सिट तथा पश्चिम बङ्गालको 2 सिटका लागि पनि मतदान हुँदैछ। आज मतदान हुने राज्यमा सबभन्दा बढी कर्नाटकका 28 र सबभन्दा कम मणिपुरको 1 सिटका लागि मतदान हुँदैछ। 5औं चरणमा 12 राज्यका झण्डै 70 करोड मतदाताले कुल 1769 उम्मेद्वारको भाग्य निर्धारण गर्नेछन्। पूर्व प्रधानमन्त्री एचडी देवेगौडा सहित वीरप्पा मोइली, बीएस येदियुरप्पा, युरप्पा सदानन्द गौडा लगायत पूर्व मुख्यमन्त्रीहरू, केन्द्रीय गृहमन्त्री सुशील कुमार सिन्धे, भाजपा नेता एवं अभिनेता शत्रुघ्न सिन्हा, केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया, फुटबल खेलाडी भाइसिंह भुटिया, गान्धी परिवारकी बुहारी मेनका गान्धी लगायत चर्चित अनुहार चुनावी मैदानमा छन्। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएलको पहिलो खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ। गैराते युएईको अबुधाबीमा भएको खेलमा मुम्बई इन्डियन्सलाई 41 रनले हराउँदै आइपिएलको यो सिजनमा कोलकाताले विजय सुरुवात गरेको हो। अबुधाबीको शेख जायद स्टेडियममा कोलकाताले दिएको 163 रनको लक्ष्य पक्षाएको मुम्बई निर्धारित विश्वभरमा 7 विकेट गुमाउँदै 122 रनमा समेटियो। मुम्बईका अम्बाती राइडुले 48, रोहित शर्माले 27 र आदित्य तारेले 24 रन बनाए पनि अरू ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन्। मुम्बईलाई सस्तेमा समेट्न क्रममा कोलकाताका सुनिल नारिनले 4 ओभरमा 20 रन खर्चेर 4 विकेट लिए। त्यसै गरी सकिब अल हसन, पियुष चावला र मर्ने मर्खेलले एक एक विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताका गौतम गम्भीर 0 रनमा आउट भए भने ज्याक कालिसले 72, मनिष पाण्डेले 64 रन जोडेपछि निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 163 रन जोडेको थियो। मुम्बईका बलर लासित मालिङ्गाले 4 ओभरमा 23 रन खर्चेर 4 विकेट लिए पनि अरू बलरहरू खासै जम्न सकेनन्। आइपिएलको दोस्रो खेलमा आज दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भेट्दैछन्। दिल्ली दिनेश कार्तिक र बेङ्गलोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछन्। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। द्वन्द्वकालीन मुद्दाका विषयमा सहमति खोज्न प्रमुख दलहरूको बैठक बस्दै संसदको आजको बैठकमा शक्ति निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक दर्ता हुने। श्रमिकको सुरक्षालाई उद्योगी व्यवसायले महत्त्व नदिँदा व्यवसाय जन्य रोगको जोखिम बढ्दै बलियो नीति र कानुन नहुँदा समस्या। भारतको 12 राज्यमा 5 चरणको लोकसभा चुनाव जारी। एक पूर्व प्रधानमन्त्री सहित पूर्व मुख्यमन्त्री र थुप्रै केन्द्रीय मन्त्री चुनावी मैदानमा। र आइपिएलको पहिलो खेलमा कोलकाता नाइट राइडर्सद्वारा मुम्बई इन्डियन्स पराजित। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा।